संलग्नता सार्वजनिक गरेपछि उहाँ फरार हुनुहुन्थ्यो। मिथिला राज्यको माग गर्दै 2069 वैशाख 18 गते जनकपुरको रामानन्द चोकमा भएको कार्यक्रममा बम विस्फोट हुँदा 5 जनाको ज्यान गएको थियो। विस्फोटमा 2 दर्जन भन्दा धेरै घाइते भएका थिए। नेपाल पत्रकार महासंघको 24 महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया शुरू भएको छ। महासंघका नेतृत्वका लागि डाक्टर महेन्द्र विष्ट र पोषण केसीको 2 छुट्टा छुट्टी समूह चुनावी मैदानमा उत्रिएका छन्। चुनावी प्रतिस्पर्धामा चौतारी क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबीच तालमेल भएको छ भने प्रेस युनियन एक्लै चुनावमा उत्रिएको छ। विष्ट र केसी दुवैजना महासंघका पूर्व महासचिव हुनुहुन्छ। अहिले केही बेरपछि मतदान प्रक्रिया शुरू हुनेछ। हिजोको बन्द सत्रमा बन्द सत्रले महासंघको समावेशी ढाँचाको विधान संशोधन गरेको छ। बन्द सत्रले 40 सदस्य कार्यसमिति रहने विधान पारित गरेको हो। त्यसै अनुसार आज उम्मेद्वारी पर्नेछ। संशोधित विधान अनुसार खुल्ला र समावेशी उपाध्यक्ष एक एक तथा महिला एसोसिएट समावेशी र खुल्ला सचिव एक एक रहनेछन् भने खुल्ला सदस्यतर्फ 5 मधेसी 2 अपाङ्गता र अल्पसंख्यक एक एक दलित र जनजाति 2 महिला 3 र लेखा समिति संयोजक सहित 3 सदस्य रहनेछन्। महासंघको 24 महाधिवेशनमा देशभरका 1651 सभासदहरू सहभागी छन्। ए माओवादीको राष्ट्रिय सम्मेलनका प्रतिनिधिले धारणा राख्दैछन्। चार जिल्लाका दरमा बनाइएका 22 वटामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आज 18 समूहहरू मध्ये 4 वटाले हिजो साँझ धारणा राखेका थिए। बाँकी 18 समूहका प्रतिनिधिले आज आफ्नो धारणा राख्ने एकीकृत नेकपा माओवादीले जनाएको छ। पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रतिवेदनका बारेमा छलफल गर्न 4 जिल्लाका प्रतिनिधिलाई 1 समूहमा राखिएको छ। समूह प्रमुखले राजनीतिक प्रतिवेदनमाथिको आफ्नो राय राखेपछि नेतृत्व छनौटको प्रक्रिया अघि बढ़ने प्रवक्ता दीननाथ शर्माले जानकारी दिनुभयो। नेतृत्व छनौट सर्वसम्मत गर्ने प्रयास असफल भए चुनावी प्रक्रियामा जाने उहाँले बताउनुभयो। नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टीलाई निश्चित गरेर अघि बढ़न खुसिए जनविद्रोह गर्ने चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो, माओवादीलाई निश्चित गर्दै जाने हो भने हामी जनविद्रोहमा जान पछि पर्दैनौ, जनताको लागि बलिदान दिन तयार छौं। क्रान्तिकारी पत्रकार महासंघ कास्कीले आज बिहान पोखरामा यसो नागरिकको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान सभा बाहिर रहेको एउटा शक्तिलाई बाइपास गरी आफूलाई स्वीकार्य नहुने बताउनुभयो। उहाँले मुलुकलाई निकासेन सबै दलको गोलमेज सम्मेलनमा जानुपर्ने बताउनुभयो। विप्लवले गोलमेज सम्मेलनबाट मात्रै मुलुकले जनताको संविधान पाउन सक्ने बताउनुभयो। उहाँले ए माओवादी र माओवादी बीचको एकीकरण तत्काल सम्भव नभएको बताउनुभयो। उहाँले कसैको निजी स्वार्थमा पार्टी एकता हुन नसक्ने बताउनुभयो। उहाँले कम्युनिष्ट आन्दोलनलाई अघि बढ़ाउने गरी मात्रै पार्टी एकता हुन सक्ने बताउनुभयो। सिराहाको चन्द्र अयोध्यापुर 1 मा आज बिहान 1 महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको छ। स्थानीय रामपियारी सदायको शव बिहान पूर्व पश्चिम राजमार्गको जुभावनमा भेटिएको इलाका प्रहरीकाले मचैयाका इन्स्पेक्टर नरेश राज सुवेदीले जानकारी दिनुभयो। सदायको टाउकोमा गहिरो चोट लागेको अवस्थामा शव भेटिएको हो। उहाँलाई कसले र किन मारेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। समान आन्तरिक प्रक्रियाद्वारा स्थायी गर्नुपर्ने माग गर्दै अस्थायी शिक्षकहरूले आज र भोलि कक्षा कोठा बहिष्कारको घोषणा गरेका छन्। रत्न पार्कमा भेला भएर स्वयं दरबारमा गाडी धर्ना दिने उनीहरूको तयारी छ। देशभरका 30,000 अस्थायी शिक्षक आन्दोलनमा रहेका अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो। शिक्षा मन्त्रालयले 2069 पौष 20 सम्मका अस्थायी शिक्षकलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गर्ने सम्झौता गरे पनि कार्यान्वयन भएपछि आन्दोलनमा उत्रनु परेको समितिको भनाइ छ। संघर्ष समितिले अस्थायी शिक्षकलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने कुनै पनि बाहनामा कार्यरत शिक्षकलाई पेसाबाट विस्थापित गर्न नहुने शिक्षक बेसको विभेद अन्त्य गर्नुपर्ने लगायत माग गरेको छ। हप्ताको पहिलो दिन आज सुन्दर चाँदी दुबईको भाव बढेको छ। सुन तोलाको 54,000 र चाँदी 800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। सुन तोलामा 500 र चाँदी तोलामा 50 रुपियाँ बढेको हो। शुक्रबार सुन 53,500 र चाँदी 780 रुपियाँमा तोलामा कारोबार भएको थियो। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, नेपाल पत्रकार महासंघको अबको नेतृत्व कस्तो आउनु पर्ला जस्तो लाग्छ? ए वामपन्थी समूहको प्यानल, बी प्रजातान्त्रिक समूहको प्यानल, सी जस्तो आए पनि केही हुने होइन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44,55 वा 45,55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टेटोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 बिसे काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656363063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अन्तर्राष्ट्रिय समाचार, अफगानिस्तानमा पहिरोमा परिएको आशंका गरिएका झण्डै 2500 मानिसहरूको शव निकाल्न असम्भव रहेको अधिकारीहरूले बताएका छन्। अफगानिस्तानका उपराष्ट्रपतिले उक्त क्षेत्रको भ्रमण गरेका छन् र उनले अब अरू शवहरू निकाल्न सम्भव नरहेको बताएका छन्। मरेकाहरूको स्मृति कार्यक्रम तय गरिएको छ भने आजको लागि राष्ट्रिय शोक दिने घोषणा गरिएको छ। पहिरोमा परेका कुनै पनि गाउँको संकेत अब देख्न नसकिने भन्दै ती गाउँहरू धेरै मिटर गहिरो माटोले पुरेको ठानिएको छ। ज्यान जोगाउन सफल भएकाहरूलाई टेन्ट, खाना, पानी र अन्य सहायताहरू बाँड्ने क्रम शुरू भएको छ। संयुक्त राष्ट्रसंघले अहिलेसम्म पहिरो प्रभावित क्षेत्रबाट 350 शवहरू मात्र निकालिएको जनाएको छ। पहिरोमा 370 घरहरू पुरिएको र ती घरहरूमा करिब 2500 मानिसहरू बस्दै गरेको जनाइएको छ। खेल समाचार, एसएससी प्रिमियर लिग क्रिकेटमा नेपालले ओमन विरूद्ध 158 रनको लक्ष्य दिएको छ। नेपालले दिएको 158 रनको लक्ष्य पछ्याएको ओमानले ताजा अवस्थामा 37.4 ओभरमा 8 विकेटको क्षतिमा 129 रन बनाएको छ। क्वालालम्पुरको सेलेगर ट्रफ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 45 ओभरमा 158 रन बनाएर अल आउट भयो। नेपालका ज्ञानेन्द्र मल्लले 26, नरेश बुडायरीले 23 र सागर पुनले 20 रन बनाए। त्यस्तै सुम्पाल कामी 10 रनमा नट आउट रहे भने शरद भेसवाकरले 16, शक्ति गौसनले 15, विनोद भण्डारीले 10, पारस खड्का र बसन्त रेग्मीले 6 र महमूद आलमले 5 रन बनाए। ओपनर सुभाष खकुरीले आज पनि खाता खोल्न सकेनन्। ओमनका अमेरिक कलिम एक्लैले 4 विकेट लिए। नेपाल र ओमन दुवै चालू प्रतियोगितामा अपराजित छन्। नेपालले वानडे मान्यता प्राप्त युएई र मलेसियालाई हराएको छ भने ओमनले पनि वानडे मान्यता प्राप्त अर्को टीम हङकङ र मलेसियालाई हराएको छ। अहिलेसम्म वन विरूद्ध खेलेका दुवै खेलमा नेपाल विजयी भएको छ। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर बेंगलोर र सनराइजर्स हैदराबाद भिन्नेछन्। 5 स्थानमा रहेको बेंगलोर र 6 स्थानमा रहेको हैदराबाद बीचको खेल बेलुका सभा 8 बजे पछि चिन्नामी स्वामी स्टेडियम बेंगलोरमा हुनेछ। समान 5 खेल खेलेका दुवै टोलीले समान दुईमा जित्र तीन खेलमा हार बिहोरेका छन्। समान चार अङ्क रहेको बेंगलोर रनरेटका आधारमा हैदराबाद भन्दा अघि रहेको छ। आजको खेल जित्ने टोली अङ्क तालिकाको चौथो स्थानमा उक्लनेछ। यसअघि गैराति भएको खेलमा राजस्थान रोयल्सले दिल्ली डेयर डेभिसलाई 7 विकेटले हराएको छ। 153 रनको लक्ष्य राजस्थानले 9 बल बाँकी सधैँ 3 विकेट गुमाएर भिच्चाएको हो। राजस्थानलाई जिताउन करूणा नायरले नट आउट 73 रनको महत्वपूर्ण योगदान गरे। त्यो सारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 152 रन बनाएको थियो। उसका क्विन्टन डेकले सर्वाधिक 42 रन बनाएका थिए। जितपछि राजस्थान लेग तालिकाको तेस्रो स्थानमा पुगेको छ। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नेपाल पत्रकार महासंघको 24 महाधिवेशनमा चुनावी प्रक्रिया जारी। महासंघको नेतृत्वका लागि महेन्द्र विष्ट र पोषण केसीको समूह प्रतिस्पर्धामा। ए माओवादीका अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आज पनि सामूहिक छलफल। राजनैतिक प्रतिवेदनमाथिको राय राखेपछि नेतृत्व छनौटको प्रक्रिया अघि बढ्ने। अफगानिस्तानमा पहिरोमा पुरिएका छन् 2500 मानिसहरूको शव निकाल्दा असम्म प्रहरीको अधिकारीहरूको भनाई। आजको लागि राष्ट्रिय शोक दिन घोषणा। र एसएससी प्रिमियर लिग क्रिकेटमा नेपालद्वारा ओमानलाई 158 रनको लक्ष्य पेस। इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज बेंगलोर र हैदराबाद भिड्ने। हवस् त दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हुमाल बिदा हुने। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने। साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि। मोबाइल 9842146174। लोड सेडिङ न सुत्ने बेला बिजुली हुन्छ, न उठ्ने बेला बिजुली हुन्छ, के गर्ने होला त खै। तपाईँको मेरो अनि सबैको समस्या यही त हो नि काका। ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ। इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौ। अनि सुन्नुहोस् त काका, त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ। हजुर, भारत सरकारद्वारा मान्यता प्राप्त आईएसओ क्वालिटीको अल्फा पावर